बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल बित्यो आदि जीवन नै रहर नै रहरमा बित्यो आदि जीवन नै रहर नै रहरमा चलेको छ आदि यो मनको सहरमा यता यो नजरमा छ कुवा जमेको यता यो नजरमा छ कुवा जमेको सुकेछ कि पानी उतात्यो नहरमा चलेको छ आदि यो मनको सहरमा बुझिदैन मान्छे अनुहार पढेर बुझिदैन मान्छे अनुहार पढेर छ तडपी रहेको पीडाको जहरमा चलेको छ आदि यो मनको सहरमा यो रात ढलेर के पो हुन्छ भोलि यो रात ढलेर के पो हुन्छ भोलि देखिएन संकेत यो कालो पहरमा चलेको छ आँधी यो मनको सहरमा विदेशी न लागे परिवार घरका विदेशी न लागे परिवार घरका परदेशी आई बसेको छ घरमा चलेको छ आँधी यो मनको सहरमा नमिठो छ शब्द नमिठो छ पंक्ति नमिठो छ शब्द नमिठो छ पंक्ति गजल बाँधिएन अझै यो बहरमा बित्यो आदि जीवन रहर नै रहरमा चलेको छ आदि यो मनको सहरमा गजलकार रवि प्राञ्जलको उही बाढी उही भेलबाट वाचन गरिएको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म अहिले भर्खरै मैले वाचन जसको गजल गरेँ उहाँ ललिजन रावल अग्रज गजलकार लिएर आइपुगेको छु रवि प्राञ्जल लिएर आइपुगेको छु। रवि प्राञ्जलको गजल संग्रहभित्र ललिजन रावलले उहाँको बारेमा लेख्नुभएको छ तसर्थ म यो शब्द हेर्दा हेर्दै उहाँको नाम लिन पुगेँ। नेपाली साहित्यकै छैठौं गजल कृतिका रूपमा आफ्नो पहिलो गजल संग्रह तारिदेउन माझीदाई लिएर विक्रम सम्वत 2048 सालमा आफ्ना सुललित गजलहरू मार्फत गर्विलो उपस्थिति जनाएका थिए गजलकार रवि प्राञ्जलले। त्यसपछि 2052 उनको दोस्रो गजल कृति उही बाढी उही भेल प्रकाशित भएपछि उनी नेपाली साहित्यका विशिष्ट गजलकारका रूपमा स्थापित हुन पुगे। गजलकार रवि प्राञ्जलको यस कृतिको तेस्रो संस्करण प्रकाशित हुनुले उनको लोकप्रियतालाई स्वयं दर्शाउँछ भन्दै ललिजन रावलले गजलकार रवि प्राञ्जलबारे उहाँको पुस्तकमा उही बाढी उही भेलमा लेख्नुभएको सामग्री मैले यहाँनिर जस्ताको तस्तै वाचन गरेँ। अब म रवि प्राञ्जललाई चिनाउँछु अग्रज गजलकारका रूपमा। उहाँको जन्म विक्रमसम्म 2017 साल जेठ 10 गते भएको भाटभटिनी काठमाडौँमा। उहाँले त्रिभुवन विश्वविद्यालयबाट एमए गर्नुभएको छ भने इलाहाबाद भारतबाट बिमयुज गर्नुभएको छ। उहाँका प्रकाशित कृतिहरू आँसुका फूलहरू कविता संग्रह 2041, घामका झुल्काहरू गीत गजल संग्रह 2047, तारिदेउन माझीदाई गजल संग्रह 2048, उही बाढी उही भेल गजल संग्रह 2052, आगत गीती क्यासेट 2058, सबै बेहोसी सिडी 2061 र प्रकाशोन्मुख कृतिमा किनाराहरूमा कविता संग्रह लेखिएको छ उहाँको पुस्तकमै दिएको उहाँको बायोडाटा। रवि दाई तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा। धन्यवाद। अब एउटा गजल नै वाचन गरेर तपाईँलाई चिनाउनु पर्यो। अवश्य म गजल सुरु गरौँ। हजुर, यो मेरो अलिक पछिल्लो चरणमा हालसालै लेखिएको एउटा गजल हो। नभेटे नि भेटे जस्तो लाग्छ जब तस्विर हेर्छु, नभेटे नि भेटे जस्तो लाग्छ जब तस्विर हेर्छु, युगौं देखि देखे जस्तो लाग्छ जब तस्विर हेर्छु, युगौं देखि देखे जस्तो लाग्छ जब तस्विर हेर्छु, जति भुलौं भन्छु उति ताजा हुन्छन् यादहरू, जति भुलौं भन्छु उति ताजा हुन्छन् यादहरू, जति भुलौं भन्छु उति ताजा हुन्छन् यादहरू, भित्र कतै रेटे जस्तो लाग्छ जब तस्विर हेर्छु, युगौं देखि देखे जस्तो लाग्छ जब तस्विर हेर्छु, किन कोरेँ हत्केलामा मैले अर्को नयाँ रेखा, किन कोरेँ हत्केलामा मैले अर्को नयाँ रेखा, किन कोरेँ हत्केलामा मैले अर्को नयाँ रेखा, रेखा सबै मेटे जस्तो लाग्छ जब तस्विर हेर्छु, युगौं देखि देखे जस्तो लाग्छ जब तस्विर हेर्छु, चिहाएर त्यो आँखामा हेर्न खोज्छु रविलाई, चिहाएर त्यो आँखामा हेर्न खोज्छु रविलाई, चिहाएर त्यो आँखामा हेर्न खोज्छु रविलाई, बादलुले छेके जस्तो लाग्छ जब तस्बिर हेर्छु, युगौं देखि देखे जस्तो लाग्छ जब तस्बिर हेर्छु, नभेटे नि भेटे जस्तो लाग्छ जब तस्बिर हेर्छु, युगौं देखि देखे जस्तो लाग्छ जब तस्बिर हेर्छु। लामो समय भयो गजल क्षेत्रमा लाग्नुभएको र फेरि आफै सङ्गीतमा स्नातक पनि हुनुहुन्छ, धेरै अगाडि गर्नुभएको है यो स्नातक पनि? यो रहरै रहरमा गरेको हुँ मैले, वास्तवमा सङ्गीत शोख मात्रै हो मेरो, विषय त साहित्य लेखन नै हो। त्यो भइसकेपछि अलिकति लय पनि आउने तपाईँको गजल वाचनमा पनि? अवश्य आउला त्यो त। र फेरि गजलमा लयवादीहरू धेरै पनि छन्, हजुर, जसमध्येको अगुवामै पर्नुहुन्छ तपाईँ है। अब मैले सुरुदेखि नै लयलाई आधार मानेर लेख्दै आएको हुँ, मभन्दा अगाडिका अग्रजहरूले पनि त्यसै गरी लेख्नु भएको देखेको छु, र हुन पनि नेपाली गजल साहित्यमा ललिजन रावलले सुरु गर्नुभएको, के अरे मनोबरा जागीले सुरु गर्नुभएको यो स्वनिर्मित मात्रा छन्दको जुन लय छ, बहर भन्दा पृथक किसिमको आफ्नै पहिचान बोकेको, त्यो त्यसलाई आधार मानेर ललिजन रावलजीले पनि लेख्न थाल्नुभयो र मैले पनि त्यसलाई पछ्याउँदै अहिलेसम्म लेख्दै आइरहेको। अब अगाडि फर्काउन तपाईँहरूको पालामा, तपाईँले गजल लेख्न सुरु गर्दाखेरि नेपालमा गजल लेख्ने को को हुनुहुन्थ्यो तपाईँभन्दा अगाडि? मभन्दा अगाडि गजल लेख्ने धेरै कम मात्रै गजलकारहरू हुनुहुन्थ्यो, ज्ञानवागर पौडेलले लेख्नुहुन्थ्यो, मनोज राजाकेले लेख्नुहुन्थ्यो, ललिजन रावलजीले लेख्नुहुन्थ्यो र कहिलेकाहीँ बुन्द राणाको पनि आउँथ्यो, यति नै भनेपछि यसरी एउटै हातको औँलामा गन्न सकिने गजलकार मात्रै भएको बेला, तर साथसाथै अरू कसैले अलिकति चर्चामा नआए पनि लेख्ने गजलकारहरू त हुनुहुन्थ्यो अरू पनि, किनकि 46 साल 47 सालमा एउटा नेपालको पहिलो नै नेपाली समकालीन नेपाली गजल भनेर एउटा कृति निस्केको छ, सम्पादित एउटा समालोचनात्मक किसिमले पनि त्यसलाई अध्ययन गर्न मिल्ने किसिमले, त्यसमा जम्मा 19 जना गजलकारहरू मात्रै हुनुहुन्छ, ललिजन रावलले सम्पादन गर्नुभएको त्यो गजलमा, त्यसमा अहिले मैले नाम लिएका व्यक्ति बाहेक अरू 13-14 जना पनि हुनुहुन्थ्यो, तथापि कतिको गजल मिलेको थियो मिलेको थिएन अथवा कुन स्तरसम्म कोसिसमा मात्रै थियो, त्यो कोसिसमा मात्रै केही गजल राम्रा पनि थिए र सबैका गजल गजल जस्ता बन्न सकेका थिए, तर त्यो प्रतिनिधि नेपाली गजल त असाध्यै राम्रो भएर निक्लियो है, त्यो पहिलो कोसी ढुङ्गा हुन सक्दैन नेपाली गजलको। अवश्य मैले त त्यसलाई त्यसै गरी हेरेको छु, मैले पनि बुलबुल सञ्चालनको क्रममा धेरै सहयोग लिएको छु प्रतिनिधि नेपाली, अवश्य त्यसले गजल असाध्यै छाप परेको, गजल कसरी लेखिनुपर्छ भन्ने कुरादेखि लिएर गजलको संक्षिप्त इतिहास पनि केलाइएको छ र 2-4 वटा राम्रा गजलहरूको व्याख्या पनि गरिएको छ, त्यो राम्रो यहाँले भन्नुभयो चाहिँ एउटा माइल स्टोन कोसी ढुङ्गा नै हो त्यो। त्यति बेला गजल लेख्दाखेरिको अवस्था तपाईँहरूको कस्तो थियो? जस्तो अहिले त अब गजल वल्ला घर पल्ला घरमै पनि छलफल गर्न सकिने भइसक्यो है, अनि तपाईँहरूलाई चाहिँ गजल लेख्दाखेरि गजलको छलफल गर्नुपर्दा आफ्नो गजल सुनाउँदा बुझ्ने मान्छेहरू भेट्न मुस्किल पर्थ्यो होला, त्यति बेलाको क्षणलाई तपाईँ सम्झनुहुन्छ? बडा गाह्रो हुन्थ्यो नि त्यो बेलामा, त अब अगाडि केही भन्न सक्नुहुन्न थियो, राम्रै लेखक समालोचकहरू पनि पछाडि चाहिँ त्यो कुरा काटिन्थ्यो, कुरा काटिन्थ्यो भन्दा पनि के हुन्थ्यो भने एक त गजलको नाममा फजल बढी लेखिन्थ्यो त्यो बेलामा, अनि ती कुराहरूलाई ती विषयहरूलाई लिएर चाहिँ हामीले बहस गर्नुपर्ने हुन्थ्यो, अनि त्यो कुरा पनि कतिपय सम्पादक महोदयहरूलाई जस्तो चाहिँ त्यतिखेर चर्चित रहेका अलिकति प्रसिद्धि कमाएका पत्रिकाहरूमा गजल भने छाप्नुहुन्थ्यो, हामी त्यसलाई आपत्ति जनाउँथ्यौँ अनि उहाँहरूलाई चित्त बुझ्दैनथ्यो, किनकि उहाँहरूले बुझ्नुभएकै थिएन हामी गलत छौँ भन्ने लाग्थ्यो र त्यतिखेर साह्रै मुस्किलै थियो, पछि गएर बिस्तारो उहाँहरूले त्यसलाई महसुस गर्नुभयो र अलिकति कहिलेदेखि तपाईँलाई सान्त्वना मतलब एकदम सन्तोषको सास फेर्ने समय चाहिँ कहिलेदेखि आयो हो गजलमा? मलाई बल्ल आनन्द लाग्यो है, अब चाहिँ जसरी निर्धक्कसँग कुरा गर्न सकिन्छ जस्तो दिन चाहिँ कहिलेतिर यसो टेन्टेटिभ साल थाहा हुनसक्छ? यो यसको जवाफ त म अलिक पृथक किसिमले पनि दिउँ जस्तो, हजुर, किनभने म अहिलेसम्म पनि सन्तोष दिन सक्नु छैन, कारण के भने अहिले पनि मैले देखिरहेको छु, यद्यपि हामीले पत्र पत्रिकामा पढ्ने गजल त केही हदसम्म राम्रो गजल निस्केका छन् र काफिया रदिफका कुराहरू त अब बुझाइरहनु पर्दैन, प्राविधिक कुरा सबैले बुझिसकेका छन्, तर के त भने गजल भनेको एउटा तुक्का मात्रै मिलाउँदा अनुप्रास मिलाउँदा पनि गजल हुन्छ भन्ने किसिमको एउटा भ्रम अझै पनि छ, अझै पनि छ होइन, अहिले त असङ्ख्य रूपमा त्यस्ता किसिमका गजलहरू हामीले पढिरहेछौँ र ती विषयलाई चिर्नको निम्ति बेला बेलामा चाहिँ हामीले व्यक्तिगत रूपमा मैले पनि कुरा उठाइरहेको छु, तर उठाउँदा उठाउँदै पनि त्यस्तै गजलहरू निस्किरहेको छ। त्यसले गर्दाखेरि यो गजल भनेको त के पनि होइन, तुक्का मात्रै रहेछ, यो दोहोरी जस्तो हो भन्ने किसिमको एउटा मत पनि छ यहाँ, त्यो नबुझेर हो। वास्तविक गजलको स्वाद नलिनेहरूलाई त्यस्तो लाग्नु स्वाभाविक पनि हो। अझ साँच्चै भन्ने हो भने यो बढी चाहिँ केमा देखेको छ नि, सामाजिक सञ्जालमा अनलाइन मार्फत निक्लिने ब्लगहरूमा। अब त्यहाँ कसरी रोक्ने कुरो भएन, बुझ्ने गजलकारहरू साह्रै राम्रा गजल लेख्नेहरू पनि त्यहाँ हुनुहुन्छ भने अब फजल मलाई तपाईँले गरेको प्रसङ्ग अनुसार चाहिँ गजलको गन्तव्य अझै भेटिएको छैन भन्ने बुझेँ। यो तारिदेउन माझी दाईभित्रको एउटा गजल वाचन गर्नु मन लाग्यो, सन्दर्भ मिल्छ कि जस्तो लागेर। पुग्नुपर्ने लक्ष्य हाम्रो अझै धेरै दूर छ, पुग्नुपर्ने लक्ष्य हाम्रो अझै धेरै दूर छ, काँडाभित्रै हिँड्नुपर्ने पुरानै दस्तुर छ। व्यर्थ भयो खियाएको परिश्रमी हातहरू, व्यर्थ भयो खियाएको परिश्रमी हातहरू, श्रमजीवी भई बाँच्ने खोइ कहाँ पुर छ, काँडाभित्रै हिँड्नुपर्ने पुरानै दस्तुर छ। चेतनालाई कुण्ठित पारी धकेलियौँ युगौँपछि, चेतनालाई कुण्ठित पारी धकेलियौँ युगौँपछि, खुला मैदानमा कुद्न पाइला यो आतुर छ, काँडाभित्रै हिँड्नुपर्ने पुरानै दस्तुर छ। छातीभित्रै दबेका छन् नदेखिने राँकाहरू, छातीभित्रै दबेका छन् नदेखिने राँकाहरू, कतिखेर बल्छ आगो तातिएर चुर छ, काँडाभित्रै हिँड्नुपर्ने पुरानै दस्तुर छ। जति जमजमाए पनि आकाश छुने हातहरू, जति जमजमाए पनि आकाश छुने हातहरू, तेरा लागि सधैँ रवि प्रकृति नै क्रूर छ, पुग्नुपर्ने लक्ष्य हाम्रो अझै धेरै दूर छ, काँडाभित्र हिँड्नुपर्ने पुरानै दस्तुर छ। यो तारिदेउन माझी दाईबाट मैले वाचन गरेको तपाईँको गजल यहाँ अहिले सन्दर्भसँग मैले जोड्न खोजेँ। अब पछिल्लो दिनमा आइसकेपछि तपाईँको तपाईँले अहिले नयाँ पुस्तामा चाहिँ गजल लेख्ने पद्धतिलाई, यो अब होल ट्रेन्डलाई छोडेर तपाईँलाई राम्रा लागेका गजलकारहरूमा चाहिँ कतिको विकास पाउनु भएको छ, यो रेसियोगत रेसियोको शैलीमा पहिलाभन्दा बढ्दो क्रममा छ कि उही शैली हो, अझै त्यो भाव र लयलाई चाहिँ धेरै ल्याउन नसकेको अवस्था? अवश्य पनि बढेको छ, भावका कुराले पनि र लयका कुराले पनि। मैले अघि पनि भने राम्रो गजल नलेखेको होइन, धेरै राम्रो गजल अब लेखिसकेको छ, मात्र के हो भने राम्रो गजल अझै पनि अँध्यारोमा परिराखेको छ। ती सबै राम्रा गजलकारहरू बाहिर त्यति प्रकट हुँदैनन्, राम्रा गजल थोरै देखिन्छन्, त्यसमा छ्यासमिसी पनि बढी देखिन्छन्। त्यो समस्या अझै पनि छ, मैले त्यो मात्रै भन्न खोजेको। त्यसको निराकरण गर्ने केही उपाय तपाईँलाई सुझ्छ? अब त्यसको निराकरण भनेको त अब यहाँहरू जस्तै मिडियाले मिडियाले पनि विशेष यसलाई अझै पनि विचार गरे। जस्तो मैले यही सन्दर्भमा एउटा सानो कुरा जोडेँ, मैले केही अगाडि यहाँले सञ्चालन गर्नुभएको यही कार्यक्रममा कसैको गजल अहिले मलाई याद भएन, याद भए पनि त्यो अलिक उल्लेख नगर्नु होला, सुनेको थिएँ, राम्रो गजल थियो। अनि त्यो गजल राम्रो भइसकेपछि त्यो गजलमा भएका केही खराबी पनि यहाँले प्रष्ट रूपले यहाँ चाहिँ यस्तो छ यस्तो चाहिँ नभए हुने थियो भन्ने आशय बुझिने गरिकन केही टिप्पणी पनि दिनुभएको थियो। हो यस्तै किसिमको यसरी नै सुधार्न सकिन्छ एउटा पाटो यो पनि हो भने। अब अरू कुरो अखबारहरूमा पत्रिकाहरूमा निस्किँदाखेरि बुझ्ने सम्पादक सम्पादकले पनि बुझेर राम्रोसँग सम्पादन गर्नु पऱ्यो। अब अरू त के होला र, बुझेर लेख्नेले पनि अलिक बुझेर पढेर अलिकति सबैको गजल पढेर अनि लेख्नु पऱ्यो। अर्को एउटा गजल तपाईँको आवाजमा सुनाउनु मन लाग्यो, तपाईँले वाचन गाउनु पनि हुन्छ आफै? होइन, म गाउन मैले अलिकति केही न केही सामान्य सङ्गीतको स्वरको साधना त थोरै गरेको थिएँ, तर पछि एउटा दुःखपूर्वक मैले भन्नुपर्दा मेरो भोकल कोर्समा एउटा खराबी आएर अपरेसनै गर्नु परेको थियो। मैले यहाँसँग धेरै अगाडि कुनै इन्टरभ्यू भने पनि थिएँ, त्यसमा मलाई गाउनु भएन, मेरो गला गडबड भएपछि गाउने त होइन भने नि कहिले काहीँ रहरै रहरमा यसो गुनगुनाउने त्यति मात्र हो। एउटा म चाहिँ आफ्नै शैलीमा म एउटा गजल सुनाउँछु है त। पानीभित्र ढुङ्गा राखी पकाएको मात्र रहेछ, पानीभित्र ढुङ्गा राखी पकाएको मात्र रहेछ, पिँधमुनि चिसो आगो लगाएको मात्र रहेछ, पिँधमुनि चिसो आगो लगाएको मात्र रहेछ। झरेको त्यो फुलमाथि पोखिएछ शीत भन्थे, झरेको त्यो फुलमाथि पोखिएछ शीत भन्थे, फुल सम्झी काँढाले आँसु बगाएको मात्र रहेछ, फुल सम्झी काँढाले आँसु बगाएको मात्र रहेछ, पिँधमुनि चिसो आगो लगाएको मात्र रहेछ। जसलाई सम्झे फूल हाँस्छ, जसलाई बिर्से जुन रुन्छ, जसलाई सम्झे फूल हाँस्छ, जसलाई बिर्से जुन रुन्छ, उसकै नाममा एक प्याला चढाएको मात्र रहेछ, पिँधमुनि चिसो आगो लगाएको मात्र रहेछ। डाँडा पारी उज्यालो त्यो घाममा हेर्नु अनि भन्नु, यो अन्तिम तखल्लुस छ। डाँडा पारी उज्यालो त्यो घाममा हेर्नु अनि भन्नु, डाँडा पारी उज्यालो त्यो घाममा हेर्नु अनि भन्नु, निदाएको होइन रवि झकाएको मात्र रहेछ, पानीभित्र ढुङ्गा राखी पकाएको मात्र रहेछ, पिँदमुनि चिसो आगो लगाएको मात्र रहेछ, पिँदमुनि चिसो आगो लगाएको मात्र रहेछ। गजललाई चाहिँ यस्तै गरी अलिकति मन्द स्वरमा थोरै मान्छेहरू बसेर सुन्दा राम्रो कि धेरै भिडमा बसेर बाबा र हाहा गरेर ताली बजाएकै राम्रो सुनिन्छ? अब यो प्रचलन त दुइटै देखिएको छ, तर यसले लामो समयसम्म पार्ने प्रभाव चाहिँ कस्तो हुँदो रहेछ भने त्यो होल्लामा गाइएको भन्दा सुनाइएको भन्दा शान्त भएर मैले सुनाइएको गजल अग्रज गजलकार आउनुभएको बेलामा सम्झेँ एउटा प्रश्न, यो मुसायरा भनेको के हो? अलिक सरल शब्दमा बुझाइदिनु न हामीलाई। यो त सायर सायरी भन्ने अब उर्दू शब्दबाट आएको हो, त्यसैले हामीले अब त्यसकै पछि लाग्नुपर्छ भन्ने पनि छैन। मुसायराले गर्दा चाहिँ भारत पाकिस्तान अथवा यो हिन्दी उर्दू गजलहरू चाहिँ विकसित हुन सक्यो भनिएको के भने विभिन्न कार्यक्रमहरू त हुन्छ नि त, गजल सम्बन्धी कार्यक्रमहरू, अब सायर सायरीहरू त को कार्यक्रम राखिन्छ, त्यसलाई चाहिँ उहाँहरूले मुसायरा भनेर त्यो एउटा कार्यक्रम राख्नुहुन्छ। त्यस्ता कार्यक्रमहरू यहाँ पनि भइरहेका छन् र त्यो कार्यक्रमले अवश्य पनि गजल विद्यालय माथि पुर्याएको छ, किन त्यहाँबाट सुनिन्छ बुझिन्छ, सिक्नेले सिक्ने मौका पाउँछ। म लेख्दैछु, मैले पनि नयाँ कुरा सिकिरहेको हुन्छु, त्यो त अवश्य नै त्यो लाभदायक कुरा। तपाईँका नयाँ गजलकारहरू चाहिँ अहिलेका युवा पुस्ताहरू कतिको आउँछन् भेटघाट गर्न? आउँछन्, आउनुहुन्छ उहाँहरू, अब सम्पर्क पनि भइरहेको छ, कसैले फोन गर्नुहुन्छ या मेसेज मार्फत या केही न केही रूपमा भेटघाट भइरहन्छ। किरातेश्वरमा सङ्गीत सुन्न पनि गइरहनुहुन्छ तपाईँ, मैले फेसबुकबाटै थाहा पाएँ है, अथवा यो अहिले त फेसबुकले एकदम सबैको आनी बानी चालचलन व्यवहार एक्टिभिटी बताइदिन्छ नि, सङ्गीतमा साह्रै रुचि पनि छ तपाईँ, अब आफै सङ्गीतको चाहिँ हामी हेरिकन विज्ञ नै होइन, सङ्गीतकारले चाहिँ फेरि प्रायले विज्ञ भनेर भनिन मान्नु हुँदो रहेन, बिम्युज हाम्रो लागि विज्ञ नै भइहाल्नु भयो, अब तपाईँहरूकै लेभलको अरू साथीहरूको अगाडि नहुनु होला, त्यो आफ्नै ठाउँमा छ। तपाईँले अहिलेको नेपाली साङ्गीतिक गजलहरूलाई चाहिँ कसरी हेर्नुभएको छ? नेपाली साङ्गीतिक गजल भन्नुभयो यहाँले, गजल जुन सङ्गीतमा आएका छन् क्यासेटमा निक्लेका छन् नि भिडियोहरूबाटै बज्छन्, ती कस्ता खालका गजल लाग्छन् तपाईँलाई? कतिको ठिक बाटोमा छौँ हामी, कतिको बेठिक बाटोमा छौँ? यो अलिकति गम्भीर प्रश्न नै हो तपाईँको, यसलाई यसरी भनौँ, वास्तवमा गजल भनेको चाहिँ शास्त्रीय सङ्गीतबाट, शास्त्रीय सङ्गीतको अलिकति शास्त्रीय सङ्गीतमा पनि सबैभन्दा माथि ध्रुपद, त्यो ध्रुपदपछि विभिन्न किसिमको ख्याल ज्ञानहरू गायनहरू हुन्छ शास्त्रीय सङ्गीतमा, त्यो छोटा ख्याल र बडा ख्याल भनेर धेरै लामो समयसम्म गाइने छ, त्यसपछि आएर ठुमरीहरू छ, अनि त्यसपछि त्यो ध्रुपद धमाएरपछि बडा ख्याल छोटा ख्याल हुँदै ठुमरी आउँछ, ठुमरीपछि विभिन्न किसिमका दाद्रा चैती साउन भनेका जस्ता विभिन्न किसिमका साङ्गीतिक रचनाहरू छन् तिनीहरूलाई, त्यसपछि त्योभन्दा पनि अलिकति तल शास्त्रीय सङ्गीत त्यसरी व्याख्या गरेको छ, गजललाई राखिएको छ, शास्त्रीय उपविधा हो गजल, अनि त्यो गजलभन्दा पनि तल आएर अन्य भाव सङ्गीतहरू, अन्य आधुनिक गीतहरू, त्यसपछि भजनहरू, पप सङ्गीतहरू आउँछ भनेपछि गजलको क्रम, गजल त धेरै माथि नै छ नि त्यो हिसाबले हेर्दा, शास्त्रीय सङ्गीतसित जोडिएको पनि हो र निश्चित केही रागहरूमा आधारित गजलहरू मात्र आरम्भमा गाइने बजाइने गाइने चलन थियो, त पछि गएर के भयो भनेदेखि विकासको क्रममा गजललाई अलिकति अलि सरल किसिमको आधुनिकीकरण गर्दै कि आधुनिक यो साङ्गीतिक त्यो यन्त्रहरूले पनि अलि त्यसलाई चाहिँ छोपेर अलिकति नयाँ किसिमले गजल गाउने चलन चल्यो। त्यो चलन चल्यो कसरी भन्दाखेरि अब पाकिस्तानमा पनि चल्यो र त्यसलाई अझ बढी उर्दू भन्दा पनि हिन्दी फिल्महरूमा फिल्मी सङ्गीत त्यसरी आउन थाल्यो र पछिल्लो चरणमा जगजित सिंहले अझ त्यसलाई अलिकति लाइट रूपमा सबैलाई प्रिय हुने गरी उहाँसँग चाहिँ शास्त्रीय ज्ञान पनि भएको किसिमले शास्त्रीय रागमै आधारित तर हल्का किसिमले नचिच्याइकन गाउने किसिमको एउटा नयाँ गायकीको उहाँले आरम्भ गर्नुभयो अनि त्यसैको अनुसरण गर्दै धेरै त्यो ट्रेन्ड बस्यो अहिले पनि लगभग त्यस्तै किसिमको गायकीहरू भारतमा धेरै देखिन्छन्, यद्यपि पछिल्लो चरणमा आएको हरिहरणको पनि त्यही किसिमको गायक देखिन्छ। र अब हामीले अब कसरी बुझ्ने त, अब त्यो भन्दैमा त्यसरी कम्पोज गर्दैमा त्यसरी गाउँदा मात्रै गजल हुने हो कि जस्तो कि सुरुमा त अर्कै थियो त्यो रूप त परिवर्तन भयो नि भनेपछि समयको क्रम अनुसार सँगसँगै रुचि अनुसार अलिकति केही परिवर्तन त हुँदो रहेछ तर के त भने मूल कुरो चाहिँ त्यसको अब गजलको संरचनामा बाँधिएको हुनै पर्यो गजलको संरचनामा बाँधेर मात्रै भएन पहिलो चरणले पहिलो पङ्क्तिले उठाएको कुरालाई दोस्रो पङ्क्तिले त्यसलाई चाहिँ पुष्टि गर्नु पुष्टि गरिसकेको एउटा त्यसले चाहिँ वा भन्ने चाहिँ स्थिति सिर्जना गराउन सक्ने यद्यपि सबैमा नहोला त्यो किसिमको एउटा शेरभित्रै भावको पूर्णता भएको गजल हुनु पर्यो त्यसलाई सङ्गीतकारले गाउँदाखेरि पनि त्यसलाई त्यही शैलीमा मजासँग शैलीमा रहस्य दिइकन अलिकति घुमाइ घुमाइकन गाउन सक्यो भनेदेखि त्यो गजल चाहिँ प्रिय होला म यो सङ्गीतको प्रसङ्गलाई अझै जोड्छु यहाँनिर तपाईँको गजल पनि सङ्गीतमा आएका छन् एउटा गजल त्यो सुनाउन चाहन्छु म तपाईँ कुन रोज्नुहुन्छ तपाईँको रोजाइमा राख्नु मन लाग्यो एउटा अब यसमा एउटा मेरो आफ्नै सङ्गीतको छ भानुभक्त ढकालले गाउनुभएको सपना फुलेन जिन्दगीमा यो के भयो सपना फुलेन जिन्दगीमा यो के भयो वैशाख फुलेन पीरतीमा यो के भयो यो के भयो भयो सम्हालेर राखौं भन्थे सम्हालेर राखौं यो मन मेरो तरा सम्हालेर राखौं भन्थे यो मन मेरो तरा यो मन परे छ बन यो के भयो यो के बुलबुल एउटा ईरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल बित्यो आदि जीवन नै रहर नै रहरमा बित्यो आदि जीवन नै रहरमा चलेको छ आँधी यो मनको सहरमा यता यो नजरमा छ कुवा जमेको यता यो नजरमा छ कुवा जमेको सुकेछ कि पानी उता त्यो नहरमा चलेको छ आँधी यो मनको सहरमा बुझिँदैन मान्छे अनुहार पढेर बुझिँदैन मान्छे अनुहार पढेर छ तडपिरहेको पीडाको जहरमा चलेको छ आँधी यो मनको सहरमा यो रात ढलेर के पो हुन्छ भोलि यो रात ढलेर के पो हुन्छ भोलि देखिएन संकेत यो कालो पहरमा चलेको छ आँधी यो मनको सहरमा विदेशी न लागे परिवार घरका विदेशी न लागे परिवार घरका परदेशी आई बसेको छ घरमा चलेको छ आँधी यो मनको सहरमा नमिठो छ शब्द नमिठो छ पंक्ति नमिठो छ शब्द नमिठो छ पंक्ति

भनेर राखौं भन्थे सम्हालेर राखौं भन्थे यो मन मेरो तर के भयो यो के बुलबुल एउटा ईरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।